Bye. हुन्छ उसैलाई थाहा हुन्छ जसले चोखो बिरती लाउँछ चोखो माया गर्नेको मनमुटुमा छोरी एउटा प्रेम कसले खाउँछ नि को त्यही कथाले चर्चा पाउँछ हजार जुनी जसले चोखो बिरती लाउँछ चोखो माया गर्नेको मनमुटुमा सुने एउटा प्रेम कथाले खाउँछ नीको त्यही कथाले चर्चा पाउँछ हजार दुनी दुनी साङ्गीतिक क्षेत्रमा फेरि सुनौलो लोकदोहोरी कोसेली सुपा देउराली म्युजिक प्राली सगौरव प्रस्तुत गर्दछ गुलमेली कलाकार कमल परियार र सोलुखुम्बु जिल्ला सल्यान गाविसमा जन्मनु भएकी सन्ध्या शेर्पाको संयुक्त साङ्गीतिक लोकदोहोरी प्रस्तुति हजारौँ जुनी जुनी सुर कमल परियार र मुना सुनार लय यमन खनाल शब्द प्रशान्त पौड्याल एरेन्ज यमन खनाल उत्पादक तथा वितरक सुपा देउराली म्युजिक प्राली प्रबन्धक यमन खनाल 9849404000 तपाईँको बजारमा सर्वत्र उपलब्ध छ खोजी खोजी सुन्न नभुल्नुहोला